राधा कृष्ण म्युजिक प्रणालीको गौरवमय प्रस्तुतिमा आदित्य भण्डारीको शब्द अनि संगीतमा अनिता भण्डारीको लोकदोहोरी एल्बम भुल्दै भुल्दै जाऊ पीआरबीटी 6054735 स्मार्ट 10113367 आदित्य भण्डारी र रमा नेपालीको सुमधुर स्वरमा सजिएको आवाज भुल्दै भुल्दै जाऊ सर्वत्र बजारमा उपलब्ध छ खोजी खोजी सुन्न नबिर्सनु होला Sanole, bhuldai bhuldai jau.